नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। अब खबर विस्तारमा। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले माघ 8 गते संविधान जारी गर्नु नै नेपाली कङ्ग्रेसको अर्जुन दृष्टि भएको बताउनु भएको छ। नेपाल र नेपालीका लागि नयाँ संविधान जारी गरेर सबैलाई जवाफ दिने उहाँले बताउनुभयो। नेपाली कङ्ग्रेस चितवनको क्षेत्र नम्बर 4 अन्तर्गत भरतपुर नगरपालिका वडा नम्बर 7 आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले कङ्ग्रेसले अलमल गर्यो भन्नेहरूलाई माघ 8 गते संविधान जारी गरेर त्यसको जवाफ दिने बताउनु भएको छ। अघिल्लो पटक माओवादी दम्भका कारण संविधान सभा असफल भएको बताउँदै यस पटक असफल भयो भने फेरि अर्को पुस्ता असफल हुने भन्दै कङ्ग्रेस सबैलाई मिलाएर संविधान जारी गर्ने पक्षमा रहेको नेता थापाको भनाइ छ। माओवादीको जस्तै कङ्ग्रेसले पनि दम्भ राखेको भए संविधान सभाको यात्रा पहिले टुङ्गिने समेत नेता थापाले बताउनु भयो। असार 8 गते हुने उपनिर्वाचनका लागि नेपाली कङ्ग्रेसले क्षेत्र नम्बर 4 अन्तर्गत हिजो आयोजना गरेको फुलबारी र पतिहानीको चुनावी सभालाई समेत उहाँले सम्बोधन गर्दै उपनिर्वाचनमा नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेलाई जिताउन आग्रह गर्नुभएको छ। सभापति सुशील कोइरालाको प्रतिनिधिका रूपमा घिमिरेलाई कङ्ग्रेसले उभ्याएको बताउँदै उहाँले कोइरालाको भन्दा बढी मत ल्याएर जिताउन आग्रह गर्नुभएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेले संविधान र विकास निर्माण दुवैका लागि आफूलाई जिताउन आग्रह गर्नुभयो। असारको 8 गते हुने उपनिर्वाचनमा नेपाली कङ्ग्रेसको पक्षमा जनलहर ल्याउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरू एकजुट बनेका छन्। नागरिकको मौलिक हकका लागि कङ्ग्रेसले सधैँ लडेको भन्दै कङ्ग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेलाई जिताउन नेपाल स्वास्थ्य कर्मी सङ्घ चितवनले सबैसँग आग्रह समेत गरेको छ। कङ्ग्रेसले नेपालको प्रजातान्त्रिक लडाईँमा अनवरत रूपमा लागेको भन्दै कङ्ग्रेसले नै जनताको स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सक्ने भन्दै कङ्ग्रेस उम्मेद्वार घिमिरेलाई जिताउन थप क्रियाशील हुन आग्रह समेत गरेको छ। नेपाल स्वास्थ्य कर्मी सङ्घको 24 औं स्थापना दिवसको अवसरमा जिल्ला समिति चितवनले आयोजना गरेको अन्तर्क्रिया तथा चियापान कार्यक्रममा सहभागीहरू चुनावी मोलका लागि अग्रसर भएका छन्। नेपाली कङ्ग्रेसले गरेको चुनावी प्रचार प्रसारलाई समेत तीव्र पार्ने जनाएको छ। स्वास्थ्य कर्मी सङ्घले आफ्ना सदस्यहरूलाई सक्रिय भएर लाग्न निर्देशन समेत दिएको छ। चियापान कार्यक्रममा कङ्ग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, उम्मेद्वार रामकृष्ण घिमिरे सहितका नेताहरू रहेका थिए। कार्यक्रममा बोल्दै नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष डाक्टर डिला संग्रौलाले नेपालको राजनैतिक परिवर्तनका लागि कङ्ग्रेसले बलिदानी दिएको भन्दै घिमिरेको जित नै नेपालीहरूको जित भएको दावी गर्नुभयो। त्यस्तै सभासद अञ्जनी श्रेष्ठले नेपालमा सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरी राजनैतिक स्वायत्तका लागि कङ्ग्रेसको जित आवश्यक भएको बताउनु भएको छ। कार्यक्रममा नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरे ले कङ्ग्रेसले नै विकासको लहर ल्याएकाले कङ्ग्रेसलाई विजयी गराउन सबैसँग अनुरोध गर्नुभयो। नेपाल स्वास्थ्य कर्मी सङ्घ चितवनका अध्यक्ष दुर्गा दत्त चापागाईको अध्यक्षता तथा सङ्घका केन्द्रीय उपाध्यक्ष डाक्टर विजय चन्द्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डाक्टर कृष्ण पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केहर सिंह गोदार लगायतले बोल्नु भएको थियो। नेकपा एमालेका सचिव शङ्कर पोखरेलले प्रधानमन्त्री सुशील कोइरालाका कारण मुलुकको विकास पछाडि परेको बताउनु भएको छ। पश्चिम चितवनको शारदा नगरस्थित नयाँ बस्तीमा नेकपा एमाले क्षेत्र नम्बर 4 आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचिव पोखरेलले प्रधानमन्त्री कोइरालाले मन्त्रीहरूले लगेका योजनालाई अगाडि बढाउने वातावरण नबनाएको आरोप लगाउनु भएको छ। समयमा संविधान जारी गर्ने मुख्य उद्देश्य पार्टीको रहेकाले सरकारबाट हट्ने विषय भने नरहेको उहाँले बताउनुभयो। एमालेको पक्षमा जनलहर आएको भन्दै उहाँले क्षेत्र नम्बर 4 एमालेको जित सुनिश्चित भएको दावी पनि गर्नुभएको छ। नेता पोखरेलले कङ्ग्रेसले भने जस्तो योजना चितवनमा नपरेको जिकिर गर्नुभएको छ। सभामा चितवनका विभिन्न गाउँ र छिमेकी जिल्ला नवलपरासीबाट समेत कार्यकर्ता बस रिजर्भ गरेर आएका थिए। चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट ब्युरो सदस्य काशीनाथ अधिकारीले चितवन क्षेत्र नम्बर 4 एमालेको जित सुनिश्चित भएको बताउँदै विजयी उत्सव मनाउन तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ। हाम्रो जित निश्चित भएको छ। असार 8 गते राति नै हामी विजय उत्सव मनाउँछौँ। नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले यहाँको विकासका लागि जनता समक्ष प्रतिबद्धता जनाए पनि यहीँको क्षेत्र छोडेर चितवन क्षेत्र नम्बर 4 जनतामाथि धोका दिएको पनि उहाँले बताउनुभयो। यसै गरी केन्द्रीय सदस्य देवी गेवालीले एमाले उम्मेद्वार राहुलको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभयो। जनताको चेतना स्तर बढेको छ, अब महिला उम्मेद्वार रावलको जितलाई कसैले रोक्न सक्दैन, उहाँले भन्नुभयो। असार 8 गते राति 9 रेडियो खोलेर विजय घोषणा सुन्नका लागि तयार हुनुहोस्, उहाँले भन्नुभयो। चुनावी सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर 4 एमाले उम्मेद्वार पार्वती रावलले यसपटकको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बताउनुभयो। 34,000 महिलाको साझा उम्मेद्वार भएकाले सबै महिलाहरूको साथ मलाई मिलेको छ, तपाईँको मत खेर जाँदैन, उहाँले भन्नुभयो। एकीकृत नेकपा माओवादी चितवनले असार 8 गते हुने उपनिर्वाचन नजिकै जाँदा चुनावी अभियानलाई तीव्रता दिएको छ। उम्मेद्वार खुसीराम पाक्रेसहितको टोलीले हिजो मंगलपुर गाविसमा घर दैलो गरेको छ। घर दैलोमा स्थानीय बासिन्दाको राम्रो उपस्थिति रहेको छ। घर दैलोपछि मंगलपुरमा भएको अन्तर्क्रियामा उम्मेद्वार खुसीराम पाक्रेले संघीय संविधान निर्माण र गणतन्त्रलाई संस्थागत गराउन पछाडि पारिएको वर्ग महिला दलित जनजातिको अधिकार सुनिश्चितताका लागि प्रतिनिधित्व गर्ने मौका दिन मतदातासँग आग्रह गर्नुभएको छ। कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं तामसालिङ इन्चार्ज नारायण दाहाल, केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्ट लगायतको सहभागिता थियो। पर्सा जिल्लाको थोरी रोजीनगरमा हिजो बिहान परेको चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ। बाँदरझुला घर भएकी 19 शर्मिला चौधरीको ज्यान गएको हो। घरायसी कामका लागि आफ्नो आँगनमा निस्केका बेला चौधरीलाई चट्याङ लागेर घटनास्थलमै ज्यान गएको स्थानीय नरबहादुर गुरुङले जानकारी दिनुभएको छ। त्यसै गरी पश्चिम चितवनको शिवनगर गाविसमा चट्याङ लागेर एक महिला घाइते हुनुभएको छ। घर नजिकै रहेको धारामा पानी भर्ने क्रममा बिहान 7:30 चट्याङ लागेर 26 दुधिमाया लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष खिलाराज भण्डारीले शैक्षिक सुधारका मुद्दाहरूलाई उठान गरी शिक्षाको विकासमा योगदान गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासङ्घको आयोजना एवं जिल्ला शिक्षा कार्यालय चितवनको आयोजनामा गरिएको शैक्षिक सुधारका लागि सञ्चारकर्मीको भूमिका विषयको 2 अभिमुखी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। शिक्षा व्यक्ति समाज र राष्ट्रलाई सकारात्मक परिवर्तन गरी विकासशील बनाउने माध्यम भएको हुँदा राज्यको हरेक निकायको विषयमा चासो देखाई कलम चलाई सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुनेमा तालिममा सहभागी वक्ताले जोड दिएका थिए। कार्यक्रममा पत्रकार महासङ्घसँग आबद्ध सम्पूर्ण सङ्घ संगठनका प्रतिनिधिहरूको सहभागिता थियो भने नेपाल पत्रकार महासङ्घ चितवन शाखाका केन्द्रीय प्रतिनिधि एवं भूपू सचिव नारायण सापकोटाले शैक्षिक विकासमा सञ्चारकर्मीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सो विषयमा उठान भएका विषयवस्तुहरूलाई शिक्षा पत्रकार सङ्घका अध्यक्ष प्रकाश सिल्वाले सहजीकरण गर्नुभयो। सामुदायिक विकास अभियान नेपालको आयोजनामा पूर्वी चितवनको कठार गाविस अन्तर्गत वडा नम्बर 3 मुसहर बस्तीमा स्वास्थ्य र सरसफाइ सम्बन्धी 1 सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका उपाध्यक्ष दीपक बाबु श्रेष्ठ, सचिव दीपक लामिछाने, कोषाध्यक्ष रसु थकाली, सदस्य खुबलाल दराईले स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिनुभयो। स्वास्थ्य सेवामा पहुँच पुग्न नसकेको सो मुसहर बस्तीका 25 घरधुरीका करिब 120 मानिसलाई स्वास्थ्य परीक्षण दिई साबुन, ब्रस, मञ्जन लगायतका सामग्री वितरण गरिएको हो। संस्थाका अध्यक्ष सोमराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खगेन्द्र मल्ली, मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सुकबहादुर तामाङ रहनु भएको थियो। सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी लगाइएको मकै बाली नष्ट गरिएको छ। उदयपुर र सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अतिक्रमण गरी लगाइएको करिब 3 क्षेत्रको मकै बाली नष्ट गरिएको वनका अध्यक्ष केशव लामाले जानकारी दिनुभएको छ। वन समूहको उत्तरी भूभाग गैराबारी क्षेत्रमा वन समूहका हिरालु, थानखोला र गङ्गटे पोस्टका सशस्त्र वन रक्षक एवं स्वयं उपभोक्ताहरूको सहयोगमा सो बाली नष्ट गरिएको वन समूहका सल्लाहकार अर्जुन बस्नेतले जानकारी दिनुभयो। अब पालो अर्पण जनआवाजको। अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, प्रधानमन्त्री सुशील कोइरालाको हालै भएको भारत र चीन भ्रमणबाट नेपाललाई के फाइदा भएको जस्तो लाग्छ? ए, छिमेकीसँगको प्रगाढ सम्बन्ध, बी, आर्थिक साझेदारीको सम्भावना बढ्यो, र सी, नियमित कुरा हो केही हुँदैन।